सयों रेडियो, हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM। एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ। बुढ्यौली लागे पनि मन बुढो भएको छैन, बुढ्यौली लागे पनि मन बुढो भएको छैन, तन्नेरीको याद झन् बुढो भएको छैन, बुढ्यौली लागे पनि मन बुढो भएको छैन, तन्नेरीको याद झन् बुढो भएको छैन, कपाल फुलेर के भो दाह्री जुङ्गा फुलेर के भो, कपाल फुलेर के भो दाह्री जुङ्गा फुलेर के भो, बुढ्यौली लागे पनि मन बुढो भएको छैन, तन्नेरीको याद झन् बुढो भएको छैन, कपाल फुलेर के भो दाह्री जुङ्गा फुलेर के भो, हाँसोमा अल्झिने यौवन बुढो भएको छैन, बुढ्यौली लागे पनि मन बुढो भएको छैन, तन्नेरीको याद झन् बुढो भएको छैन। हमें पन तन्ने रिमा के कर दूँ, जवानी में पीरती माँ, जवानी में पीरती माँ, रूने हंसने कर दूँ, हमें पन तन्ने रिमा के कर दूँ, हमें पन तन्ने रिमा के कर दूँ। हो तनी तन्नेरीमा त हामी पनि के गर्थ्यौँ, अहिले पो बुढो भयो त, बुढो नै भइयो भन्नुभन्दा पनि देख्नेहरूले बुढो देख्न थाले अचेल, मन त कहाँ बुढो भएको छ र, मन त अझै पनि तन्नेरीमा जस्तै दुईतिरकै बङ्गरामा आरूको दाना राखेर ग्राम ग्राम स्वभाव चाहिँ लाग्छ नि, तर शरीरले भने पहिले जस्तो साथ दिन छोडेको चाहिँ सत्य हो है, फेरि सायद त्यही भएर पनि होला सबैले अब त बुढो भएछौ भन्न थालेको पनि, कपाल हिमाल चाहिँ सेतम्य भएपछि, ढाड वर्णमालाको निरमुन्टी नझै नुगिन थालेपछि, अनि अनुहार चौरिएर 17 ठाउँमा मुजा परेपछि सुरु हुँदो रहेछ बुढ्यौली, तर मन भने कहिले पनि बुढो नहुँदो रहेछ, न त कहिले कुप्रिन्छ, न त फुल्छ, अनि न त ठाउँ ठाउँमा मुजा नै पर्छ मन, त्यसैले पनि यो मन चाहिँ सधैँ एकनासे तन्नेरी नै भइरहने होला सायद, मनलाई त के नै पो हुन्छ र, उबेलाको झल्को जस्ताको तस्तै आइरहन्छ पो, अनि त के चाहियो र, सर्लक्कै सग्लो जाने त्यहीँ पुगे जस्तो भइहाल्दो रहेछ नि, आहा त्यो पो त जिन्दगी, पोहोरको दौरा सुरुवालमा यसै पाला माथलो गाउँको दर्जी दाईले बान्के पारेर सिलाइदिएको इष्टकोट लाएर पल्टने काकाले मुगलानबाट ल्याइदिएको टेप रिकर्ड दोकाँदै भिरेर हाकफारे भाका बजाउँदै हिँड्नुको सान नै बेग्लै, बाटोमा भेटिने घाँसिनीहरूसँग हाकफारे भाकामै दोहोरी खेल्दै परिचय मागिन्थ्यो, घाँसोको भारी बिसाउने कहाँदेखि आयो कहाँ जान लायो यो एक्लो ज्यानलाई सुनसान च्यानलाई कोही छ त माया मिसाउने, घसिनीहरू पनि जवाफ फर्काउँथे के सोच्छौ बेथा बटुवा दाई जङ्गलको गिठो अमला मिठो दुई चार बातमै त्यो तिम्रो साथमै लैजान्छौ कि त हामीलाई, अनि म फेरि कुर्र गर्दै भाका हाल्थेँ, बजारे राम्रो देवीटार मनसरा धानको दुखिया ज्यानको चौतारी बरले मायालुहरूले गर्दै जानु भयो हेर विचार, सायद उनीहरू जवाब फर्काउन सोच्दै गर्दा म भने गलाको मोहनी मुफलर मिलाउँदै बाटो लाग्थेँ अनि अलि पहर पुगेर फेरि भाका हाल्थेँ। तारा चन्द्रमा भेट गर्दै गरौँ है साता पन्ध्रमा। तब तत्कालै सुरिलो स्वरले बनाई गुन्जुने गरी जवाफ आउँथ्यो, भाले मजुर जीव भन्नुहुन्छ नि राजी हजुर। सुरिलो स्वर टपक्कै टिपेर सुसेल्दै सुसेल्दै बाटो लाग्थे म। घाँसिनीलाई फकाउन फुल दिई गइयो होला, दिनै नपाई ओइलाउँदा कति निराश भइयो होला। घाँसिनीलाई फकाउन फुल लिई गइयो होला, दिनै नपाई ओइलाउँदा कति निराश भइयो होला। देउरालीमा भेट्ने खबर साथीहरूले सुनाउँदा मोही ढिँडो नरुचेर भोक भोकै रहियो होला। घाँसिनीलाई फकाउन फुल लिई गइयो होला, दिनै नपाई ओइलाउँदा कति निराश भइयो होला। फूल लिए प्रेयसी का पछि कति लागियो, माया पनि पाइयो होला कते गाली खाइयो। सुशीलीले बोलाइयो टेलिफोन घुमाइयो, नाना भाती ढातियो दाउ पेच लगाइयो। पनि तन्नेरी मा के गर्थ्यो, हामी पनि तन्नेरी मा के हा के गर्थ्यो। त्यो तन्नेरीमा बिठाई पनि खुबै गरियो। एउटै दङ्गलका साथीहरू मिलेर चौथीमा मुरली बाजेको खरेसाको काँक्रा चोरियो, घलेनी आमैको उखुको डाग भाँचियो, तीन धारे बुढाको वाँगनकै भोगटे त झन् टिपेर फुटाएर मात्रै यत्तिकै छरियो, खाँदा पनि खाइएन। अरूहरू जस्तो बल्छी थापेर ढडिया थापेर माछा मार्ने जाँगर कहिले आएन, बरु तिप थापेकाहरूको माछा चाहिँ कति चोरियो कति। खोपी खेल्दा कहिलेकाहीँ साथी साथीमै झगडा पर्थ्यो, त्यति बेला खोपी खेल्ने ढ्याकले नै हानेर भागिन्थ्यो पनि। फेरि पनि साथीभाइ भनेपछि छिनमै मिलिहाल्थ्यौँ पनि, गुठालो जाँदा पनि सँगै जान्थ्यौँ, मेलापात जाँदा पनि सँगै जान्थ्यौँ। अझ कहिलेकाहीँ त बारीको अन्नमा दुम्सी बडेल बँदेल र भालुहरूले नोक्सान पुर्याउलान् भनेर रातभरि टोङ्सीमा बस्दा पनि साथीहरूसँगै हुन्थ्यौँ। हाम्रो पालामा त मन परेको मान्छेसँग बात मार्न अहिले जस्तो मोबाइल फेसबुकहरू कहाँ हुनु, भाका बस्ने भन्ने हुन्थ्यो। त्यो रात घरका सबै सुतिसकेपछि कसैलाई थाहा नपाउने गरी केटीहरू पनि गाउँभन्दा परको ढुङ्गाको ओडारमा आइपुग्थे, अनि हामी केटाहरू पनि कसैलाई सुइँको नदी ओडारमा पुग्थ्यौँ। ती केटीहरूमध्येको टोली नेता थिए एउटी बाटुली, बाटुलो अनुहारमा भएकोले होला नाम नै बाटुली राखिदिएका रे। रूपमा पनि बिछुट्टी राम्रै थिए, त्यही भएर त मेरो मन पनि आफैतिर खिचेकी थिए नि उसले। भाका बस्नु अघि आफूहरूले थुन्चेमा बोकेर ल्याएको आलुदम र चाम्रे टोपरीमा हालेर सबैलाई भाग बाँड्थ्यो बाटुली, अनि त्यसको साथमा सगुन पनि हुन्थ्यो। सगुन तान्तै भाका सुरु गर्थेँ म, रक्सी तिन पानी माया लाउँ भने रात दिन जाइ जाने। दुनुमा सगुन थपिदिँदै भाका फर्काउँथे बाटुली, लौरी तरिकाठ मुखले मात्रै पार्यो परिपाठ। अनि म केही व्यवधानहरू दर्शाउने गरी भाका हाल्थेँ फेरि, सिमल तरुले के भन्लान् बाटुले गाउँलेहरूले, ऊ गाउँथे कसले जित्ने हो जिन्दगी ए जेठा रुँदै बित्ने भयो। साथीहरू मुखामुख गर्दै लहै जेठा भन्दै मलाई हेर्थे, अनि उसकै पछौरीको फेरौले आँसु पुस्दै म फर्काउँथेँ, खोली तरौँला नबाचे पनि त सँगै मरौँला। ऊ आफ्नो हत्केलाले आँसु पुछिदिँदै गाउँथे, मुहर गर्न त सजिलै कसरी भन्छौ भन्न त। यसै गरी एउटा रुँदै अर्कोले पुछिदिँदै रातभरि जस्तो भाका बस्थ्यौँ हामी, अनि भालेको पहिलो डाँकभन्दा अघि नै छुटिन्थ्यौँ। छुटिँदा छुटिँदै म भाका हाल्थेँ, लेउती खोला खेत टाढाको माया कहिले होला भेट। ऊ थुन्से बोक्दै भाका फर्काउँथे, खोला सबाए मन अडिँदैन माया नभई, अनि सुक्क सुक्क गर्दै आआफ्नो बाटो लाग्थ्यौँ। त्यति बेला जवानीमा जोस हुँदो रहेछ, फालै हानी भाग्दा पनि होस हुँदो रहेछ। त्यति बेला जवानीमा जोस हुँदो रहेछ, फालै हानी भाग्दा पनि होस हुँदो रहेछ। एउटी मात्रै हो र भने माया लाउने कति कति, मन पनि त बाबै खोसाखोस हुँदो रहेछ, मन पनि त बाबै खोसाखोस हुँदो रहेछ। हरिहाली झ्यालबाट माया लुल भेटियो, मिलनको तिर्सना र प्यास पनि भेटियो कहिले कहीँ हकेलामा ज्यानको बाजी राखियो बर्खालाको बार नघी कति फल हालियो हामी पनि तन्ने दिनमा के गर्थ्यौ हामी पनि थन्ने दिनमा के गर्थ्यौ केही बुढौलीका कुरा केही यौवनहरूको कुरा जहाँ जस्तो रहेका जनहरूको कुरा सम्बन्ध जोडिएका र तोडिएकाहरू हो यही हुन्छ बहकिने मनहरूको कुरा सिआइएनमा सोमबार बिबिसी पछि आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ हिजो भन्दा आज राम्रो आज भन्दा भोलि बहकिने मन हो यो मन बहकाउँछ खुसी थोरै आँसु धेरै पीर छ आज पनि पारी भोजराज वारी महावीर छ आज पनि तपाईँलाई मनको मान्छे सम्झिन सघाउने एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन तन्नेरी अवस्था पार भइसक्नु भएको तपाईँ अझै तन्नेरी नै रहिरहनु भएको तपाईँ अनि जे जस्तो भए पनि प्रेम शब्दसँग चिर परिचित तपाईँ सबैलाई नमस्कार म महावीर विश्वकर्मा पुराना दिनहरू भुलिसक्नु भएको तपाईँलाई आज फेरि तिनै दिनहरूमा पुर्याएर एकैछिन भए पनि बहकाउन आइपुगेँ सारथी भोजराज विश्वकर्मासँगै पुराना ती दिनहरू सम्झिएर बस्छ मान्छे खाटो बस्या हृदय त्यो चस्किएर बस्छ मान्छे कोही सुनाउँछन् अरूलाई कोही लुकाउँछन् मनभित्र एक्लै एक्लै एकान्तमा बहकिएर बस्छ मान्छे सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियोबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिने मन काठमाडौँमा रेडियो उपत्यकासँगै देशभरिका 60 रेडियोहरूबाट एकैपटक बजिरहेको छ तपाईँले सुनिरहनु भएको छ र रेडियो कार्यक्रम बहकिने मनमा हामी कुनै एउटा विषय या मा रहेर केन्द्रित भएर कुराकानी गर्छौँ तपाईँ 01-55-50-982 यो नम्बर डायल गरेर आउनुहुन्छ र तपाईँ आइसक्नु भएपछि एउटा प्रश्न हामीले तपाईँलाई राख्छौँ त्यो प्रश्नको जवाफ तपाईँले दिइसक्नु भएपछि तपाईँको मुक्तक सुन्छौँ जवाफ फर्काउँछौँ अनि आजको विषयमा केही चर्चा परिचर्चाहरू गर्छौँ केही विश्लेषणात्मक अभिव्यक्तिहरू पनि राख्छौँ प्रेम शब्दलाई अलि नजिकबाट निहाल्ने प्रयासमा हामी रहनेछौँ र तपाईँ आउँदाखेरि प्रविधिमा तपाईँले टिपाइदिनु होला तपाईँको फोन नम्बर ताकि आज आउने मध्येबाट उत्कृष्ट मुक्तक भन्नुहुनेलाई आगामी श्रृङ्खलामा सुरुवातमा नै फोन सम्पर्कमा हामी लिएर आउँछौँ र गएको श्रृङ्खलामा आउनुहुने मध्येबाट हामीले उत्कृष्ट छनौट गरेका छौँ काठमाडौँ मैतीदेवीबाट आउनुभएको थियो विष्णु चापाकाई झुपु जसले भन्नुभएको मुक्तक थियो गत श्रृङ्खलामा एउटा नसा चढेपछि कवि हुन्छ मान्छे आफैसँग लडेपछि कवि हुन्छ मान्छे धेरै ग्रन्थ पढिदामा खासै केही हुन्न प्रेम ग्रन्थ पढेपछि कवि हुन्छ मान्छे आज उहाँलाई नै हामीले उत्कृष्ट बनाएका छौँ र आज पनि उहाँको मुक्तक सुन्छौँ यतिखेर फोन सम्पर्कमा आइसक्नु भएको छ जुबुजी स्वागत छ तपाईँलाई कार्यक्रम बहकिने मनमा धन्यवाद दाजु अनि बधाई छ पनि धन्यवाद मेरो मुक्तकलाई राम्रो मानेर अनि उत्कृष्ट गराइदिनु भएकोमा अनि के गर्दै हुनुहुन्छ जुबुजी यतिखेर अहिले पढ्दैछु दाजु एक्जाम आउन लागिरहेछ एक्जामको तयारी ए को कतिमा हो तपाईँ अहिले ब्याचलर सेकेन्ड इयरको एक्जामको तयारी गर्दैछु अनि एउटा तपाईँलाई एकदम खुल्दुली लागिरहेको कुरा अस्तिबाट सोधिहाल्छु म तपाईँले विष्णु चापाई गाईको पछाडि झुपु लेख्नु भएको छ नि के अर्थ लाग्छ यसको खासमा यो झुपुको अर्थ चाहिँ नि हाम्रो गाउँ घरतिर चाहिँ नि एकदम निद्रामा त्यो अर्धनिद्रामा झुल्नेलाई झुपु शब्द प्रयोग गरिन्छ दाजु होइन हजुर हजुर तर पनि यसमा मेरो एउटा केही घटना घटेको थियो अनि त्यसैलाई नै अनि साहित्यिक नामको रूपमा अनि झुपु शब्द राख्न थाल्यो त्यो तपाईँको त्यो जुन घटना भन्नुभयो थोरै केही सेयर गर्न मिल्छ त्यो म पनि त्यसै झुलिरहेको अवस्थामा मलाई कुनै अग्रजले त्यो उपाधि दिनुभएको थियो होइन, अनि उहाँकै सम्मानमा अनि यो नाम राख्यो। राम्रो लाग्यो थियो है। जुब्बु भन्ने बित्तिकै गाउँघरतिर कुरा गर्नुभयो, प्राय हामी पनि देउसुरी खेल्न जाँदाखेरि खुब झोल्थ्यौँ के, अगाडि भट्ट्या अझ म त भट्ट्याउने माने पर्थे, अझ अरू साथीहरू झुल्नुहुन्थ्यो पछाडि बसेर, अनि अझ भन भन भाइ हो देउसुरी राम्ररी भन होइन सुर्मीलाई भन भन्ने कुरा गर्थ्यौँ। अनि नवलपरासी है तपाईँको घर चाहिँ? मेरो नवलपरासी कुन ठाउँ रे? मेरो प्रगति नगर। ए अनि धेरै भयो काठमाडौँको बसाइ चाहिँ? 4-5 वर्ष भयो दाजु। काठमाडौँमा कार्यक्रम तपाईँले सुन्न पाउनु भएको छ, अलिकति केही कुरा त गत श्रृङ्खलामा पनि गर्नुभएको थियो, के छ प्रतिक्रिया साथीहरूले? नवलपरासी जाँदाखेरि 2-3 श्रृङ्खला सुन्न पाएको थिएँ, अनि अहिले चाहिँ काठमाडौँमा जब आउने भइसकेपछि मलाई नवलपरासीकै साथीहरूले काठमाडौँमा पनि सुनिँदैछ तँलाई मन परेको कार्यक्रम भनेर उपत्यका एफएममा आउँदैछ भन्नुभयो, अनि त्यसपछि चाहिँ नि बल्ल यहाँ सुन्न पाएको छु। म उपत्यका एफएमलाई अस्ति पनि धन्यवाद दिएको थिएँ, आज पनि फेरि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि अनि अर्को कुरा, तपाईँले एउटा नसा चढेपछि कवि हुन्छ मान्छे, आफैसँग लडेपछि कवि हुन्छ मान्छे भन्नुभएको थियो, तपाईँ चाहिँ कवि हुनुभएको छ कि हुनुभएको छैन? अलिअलि होला दाजु। त्यो अलिअलि भन्नाले तपाईँको फेरि दोस्रो लाइनमा के थियो भने धेरै ग्रन्थ पढिँदैमा खासै केही हुन्न, प्रेम ग्रन्थ पढेपछि कवि हुन्छ मान्छे, तपाईँ के भएर चाहिँ ल रमाइलो कुराकानी भयो। अब तपाईँलाई विषय वस्तुतर्फ केन्द्रित गराउँछु म। आजको प्रश्न रहेको छ तपाईँ मार्फत नै यतिखेर हामीलाई सुनिरहनु भएका सम्पूर्ण साथीहरूलाई पनि यो प्रश्न, प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ? उमेर अनुसार प्रेमको ऊ पनि फरक फरक, प्रेम पनि फरक फरक हुनसक्छ। त्यसमा पनि अब कुनै विपरीत लिङ्गीप्रतिको आकर्षण पनि बुढेसकालमा पनि र जवानीमा या बालककालमा पनि एउटै हुन्छ कि जस्तो पनि विपरीत लिङ्गीप्रति आकर्षण पनि उही नै रहन्छ कसैमा भने सबै प्रेमलाई पनि फेरि एउटै प्रेमको परिभाषाले पनि पुग्दैन जस्तो। प्रकृतिहरू फरक फरक होला नि है, तर उमेर अनुसार भन्नाले हरेक उमेरमा प्रेमको आवश्यकता चाहिँ पर्छ नि होइन? त्यो त एकदम पर्छ, प्रेम त हाम्रोमा यो मेरो अनुभवमा चाहिँ नि यो प्रेम बिना चाहिँ यो संसारै अन्धो हुन्छ जस्तो लाग्छ। ल हुन्छ, त्यो अन्धो भन्ने शब्द पनि अलि त्यति पाचे चाहिँ नहोला, अलि नमिठो शब्द है, अलि नहोस् दृष्टिबिन साथीहरूलाई फेरि अलि होच्याएको जस्तो त्यस्तो होला, त्यसैले त्यसो नगरौँ भन्ने ल ठिक छ, यो विषयमा धेरै नहल्छौँ। अब आज तपाईँको मुक्तक सुनाउनुहोस् के भन्नुहुन्छ? म सुरु गर्छु है त दाजु। हुन्छ सुरु गर्नुहोस्। किन खायो झुटो कसम देखाएर आस, किन खायो झुटो कसम देखाएर आस, घात माथि घात दियो उठ्यो मेरो बास, किन खायो झुटो कसम देखाएर आस, घात माथि घात दियो उठ्यो मेरो बास, बैगुनी भई बटारियो बोल्न पनि छाड्यो, बैगुनी भई बटारियो बोल्न पनि छाड्यो, छुट्टिनु नै थियो भने किन आयो पास, किन खायो झुटो कसम देखाएर आस, घात माथि घात दियो उठ्यो मेरो बास। मान्छेहरू किन नयाँ नाता जोडेर जान्छन्, सँगै बस्छु त भन्छन् तर छोडेर जान्छन्, मान्छेहरू किन नयाँ नाता जोडेर जान्छन्, सँगै बस्छु त भन्छन् तर छोडेर जान्छन्, हिँड्दा हिँड्दै बाटाहरू लामो लाग्न थालेपछि थाहै नदी पाइला अन्तै मोडेर जान्छन्, मान्छेहरू किन नयाँ नाता जोडेर जान्छन्, सँगै बस्छु त भन्छन् तर छोडेर जान्छन्। ल छुट्टिन्छौँ आज झुप्पु ल। हस् नमस्कार। विष्णु चापाङ्गा झुपु गत श्रृङ्खलाको उत्कृष्ट साथी, प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ तपाईँलाई के लाग्छ? तपाईँ आफ्नो विचारको साथमा 0155509682 नम्बर डायल गरेर आउन सक्नुहुन्छ। ओसोले मृत्यु छँदै छैन भनेका छन्, एउटा झुट र भ्रान्ति मात्रै हो मृत्यु भनेका छन्। उनी भन्छन् तिमी बच्चा थियौ तन्नेरी भयौ, त्यो बच्चा कहाँ गयो मर्यो, तन्नेरी थियौ अब बुढो भयौ, त्यो तन्नेरी कहाँ गयो मर्यो त। जसरी मानिसको उमेर अनुसार रूप परिवर्तन हुँदै जान्छ, मृत्यु पनि रूप परिवर्तन मात्रै हो, शरीरबाट आत्मा अलग हुने प्रक्रिया मात्रै हो। शरीर पहिलेदेखि नै मृत हो, अब मृतको कसरी मृत्यु हुन्छ? आत्मा अमृत हो, अब अमृत त कहिले पनि मर्ने कुरा आएन, भनेपछि कहाँ मृत्यु? यहाँ मृत्यु कतै छैन, उसोको यो भनाइसँग तपाईँ सहमत हुन पनि सक्नुहुन्छ र असहमत पनि। तर मैले यहाँनिर उठाउन खोजेको कुरा चाहिँ के हो भने, जसरी शरीरले बालककाल, युवावस्था र बुढ्यौली गरी विभिन्न रूपहरू परिवर्तन गरिरहन्छ, त्यसरी नै प्रेम पनि परिवर्तित तवरले हाम्रो जिन्दगीसँग जोडिएर बसिरहन्छ। त्यसैले त प्रेम र उमेरको सम्बन्ध चाहिँ के होला त भन्ने विषयमा तपाईँको विचार म लिन गइरहेको छु। कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? कृष्ण भन्नुभयो? पुष्पजी, पुष्पजी अलिक मधुर आइरहेछ आवाज। अनि पुष्पजी तपाईँ के गर्दै हुनुहुन्छ, विद्यार्थी नै हुनुहुन्छ कि? कतिमा पढ्दै हुनुहुन्छ? ए अनि तपाईँलाई मेरो अर्को प्रश्न, प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ? दादा उमेर प्रेम र उमेरको सम्बन्ध भन्दाखेरि मलाई खासै यदि यसमा कन्फ्युज जस्तो लागिरहेको छ, उमेर पुगेपछि प्रेमप्रति अलिक धेरै झुकाव हुन्छ जस्तो लाग्छ। उमेर पुगेपछि भन्नुभएको छ है तपाईँले? हुन्छ, एकछिनपछि यो विषयमा पनि आउँछु म। अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। मेरो मुक्तक यस प्रकार छ, छेत विछेत मन देख्दा हाँस्नेहरूले गर्दा सकिएन, छेत विछेत मनले गर्दा हाँस्नेहरूले गर्दा सकिए म सकिनु अगा। अब यो कार्यक्रम सुन्दा अलिकति बहकिए, म बहकिनु त के नै थियो र बहकाउनु त दुनियाँले बहकाइसकेथ्यो, बहकिनु त के नै थियो र दुनियाँले बहकाइसकेथ्यो। जीवनदेखि थाकिसकेको म मलम रूपी यो कार्यक्रमका शब्द सुन्दा झस्किए, म छेत विचेत मन देख्दा हाँस्नेहरूले गर्दा सकिए, म सकिनु अगा भई यो कार्यक्रम सुन्दा अलिकति बहकिए। धन्यवाद। तपाईँ रुँदा सधैँ हाँस्छ दुनियाँ, तपाईँ रुँदा सधैँ हाँस्छ दुनियाँ, हाँसेर मात्रै कहाँ हुनु नाच्छ दुनियाँ, तपाईँ रुँदा सधैँ हाँस्छ दुनियाँ, हाँसेर मात्रै कहाँ हुनु नाच्छ दुनियाँ। कोपिला फक्र फुल नपाए राम्रो हुन्थ्यो होला सायद, कोपिला फुल नपाए राम्रो हुन्थ्यो होला सायद, तर बोटबाटै बाँच्छ दुनियाँ, तपाईँ रुँदा सधैँ हाँस्छ दुनियाँ, हाँस्ने मात्रै कहाँ हो र नाच्छ दुनियाँ। नमस्कार, छुट्टिन्छु। सोल्यानबाट आउनुभएको थियो र तपाईँको पालो अब 01-55-50-982। प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ यो विषयमा आफ्नो विचार सहित आउनुहोला र नियममा भएका मुक्तक मात्र लिएर आउनुहोला, अर्थात् नियमै नभएपछि त त्यो मुक्तक नै भएन, मैले भन्न खोजेको चाहिँ मुक्तक मात्र लिएर आउनुहोला। अर्को एक प्रसङ्गमा ओसोले भनेका छन्, प्रेम स्वभाव हो, सम्बन्धको कुरा होइन, प्रेम हो स्टेट अफ माइन्ड, प्रेम हामीभित्रै छ, प्रेम हाम्रो स्वभाव हो जसलाई खोज्न कहीँ जानु पर्दैन। उनले भने जस्तै प्रेमलाई स्वभाव मान्ने हो भने हामी निर्धक्कसँग भन्न सक्छौँ कि जसरी मानिसका स्वभावहरू परिवर्तन भइरहन्छन् त्यसरी नै प्रेमको आवश्यकता र अनुभवहरू पनि परिवर्तन भइरहन्छ। ध्यान दिनुहोस्, मैले यहाँनिर आवश्यकता र अनुभव भनेको छु, यो दुईवटा शब्दहरूको परिधिमा नै प्रेम अधिकांश प्रेमहरू परिभाषित भइरहेका छन्। कि त आवश्यकता महसुस भएपछि प्रेम हुन्छ, कि त प्रेमको अनुभव हुन थालेपछि आवश्यकताको महसुस हुन थाल्छ। तिमी राम्री भएर मैले मन पराएँ कि मलाई मन परेकोले तिमी राम्री देखियौ थाहै भएन भने जस्तै हुन् यी कुराहरू, आवश्यकता र अनुभव। कक्षा 9 हुँदा नै हो प्रमिला ढकाल मिसले अर्थशास्त्रमा पढाउनु भएथ्यो आवश्यकताहरू 3 किसिमका हुन्छन् भनेर, अत्यावश्यक आवश्यकता, अनिवार्य आवश्यकता र विलासी आवश्यकता। मान्छेलाई बाँच्नका लागि नभई नहुने चिजबिजहरू अत्यावश्यक आवश्यकता अन्तर्गत समेटेको छ अर्थशास्त्रले, घाँसबास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा अनि प्रेम पनि, यो पनि उहाँले नै भन्नुभएको। यी परिभाषाभित्र समेटिएको एउटा सत्य के हो भने, प्रेम बिना मानव जातिको विकास नै हुन सक्दैन। यो त तपाईँ पनि मान्नुहुन्छ नि होइन? यदि यसो हो भने फेरि हामी नै किन भनिरहेका छौँ त यो तिम्रो प्रेम गर्ने उमेर होइन भनेर, जबकि प्रेम भन्ने कुरा त हरेक उमेर समूहका लागि अत्यावश्यक आवश्यकता हो भन्ने स्वीकार्छौँ हामी। हुनसक्छ प्रेमका प्रकृतिहरू फरक फरक होलान्, तर प्रेम सबैलाई अत्यावश्यक छ। त्यसैले पनि प्रेम र उमेरको सम्बन्ध चाहिँ कस्तो हुन्छ त भन्ने विषयमा तपाईँको विचार बुझ्न खोजिरहेछु। कोही हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म दाङको घोराई काठीखोलबाट अशोक नेपाली। ए अशोकजी दाङबाट। अनि अशोकजी तपाईँलाई मेरो प्रश्न, प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ? अब प्रेम र उमेरको सम्बन्ध पूरक हुन्छ होला जस्तो लाग्छ मलाई, किन भनेपछि प्रेम अब मान्छे अब उमेर हेर्दैन प्रेमले, त्यस कारणले पनि मलाई पूरक हो जस्तो लाग्छ दाजु। एकअर्काको परिपूरक हो? हजुर। हुन्छ तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। हुन्छ दाजु। खाली सिउँदो देख्दा यो मन आतिन्छ, खाली सिउँदो देख्दा यो मन आतिन्छ, भरौ सिउँदो भन्दा यो मन साटिन्छ, खाली सिउँदो देख्दा यो मन आतिन्छ, खाली सिउदो देख्दा यो मन आतिन्छ, भरौ सिउदो भन्दा यो मन साटिन्छ। तिमी मेरो भएको देख्दछु सपना, तिमी मेरो भएको देख्दछु सपना, भरौ त सिउदो बन्धन बाँधिन्छ। खाली सिउदो देख्दा यो मन आतिन्छ, भरौ त सिउदो भन्दा यो मन साटिन्छ। हजुर दाजु, यति सोचेका सबै कुरा पुरा हुँदैन, सोचेका सबै कुरा पुरा हुँदैन, पुरा नभएका कुरा पुरा नभएका त्यस्ता कुरा हुँदैन, सोचेका सबै कुरा पुरा हुँदैन, पुरा नभएका पनि कुरा हुँदैन, तर पनि सपना देख्न छोड्नुहुन्न, तर पनि सपना देख्न छोड्नुहुन्न, सबै सपना अशोक अधुरा हुँदैन, सोचेका सबै कुरा पुरा हुँदैन। नमस्कार हजुर। हजुर, यो हाम्रो यो घोराईमा यो कार्यक्रम आउँदैन है, यसको लागि साह्रै गाह्रो हुन्छ। रेडियो तुलसीपुरबाट हामीले हाम्रो पोस्ट एफएमबाट एकदम क्लियर सुनिन्न, अनि मध्यपश्चिम एफएमबाट मध्यपश्चिममा तपाईँलाई फाइक पर्छ। हजुर एकदमै दाजु, नजिकै तपाईँ आफैले एकपटक कुरा गर्नु होला, तपाईँ श्रोताहरूले चाहिँ हामीलाई यो कार्यक्रम चाहियो भन्दा अझ बढी सार्थक हुन सक्ला त्यो कुरा। ठिकै छ, हामी पनि कुरा गरौँला है। ल हजुर, नमस्कार। अशोकजी देखेर दाङघुराईबाट आउनुभएको थियो। धेरै साथीहरूले भन्नुहुन्छ हाम्रो ठाउँमा कार्यक्रम सुनिएन के गर्ने भनेर, त्यसैले मैले अघिल्लो श्रृङ्खलामा पनि तपाईँसँग अनुरोध गरेको थिएँ, कृपया श्रोता साथीहरूले नै यदि तपाईँलाई राम्रो लाग्छ भने, यो कार्यक्रम सुन्न ठिकै छ भन्ने तपाईँलाई त्यस्तो लाग्छ भने, तपाईँले रेडियोमा नै नजिकको पाएको पर्ने सामुदायिक रेडियोमा तपाईँले कुरा गर्नुभयो भने त्यो चाहिँ बढी प्रभावकारी होला। सायद हामीले यस्तो कार्यक्रम छ हाम्रो बजाइदिनुहोस् भन्नुभन्दा नि तपाईँहरूले नै यो कार्यक्रम आउँछ सिआइएनबाट सोमबार यस्तो छ भनेर के साथीहरूले भन्नुभयो भने त्यो चाहिँ बढी प्रभावकारी हुन सक्ला है। यसलाई यति नै भनौँ। प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ? 0155 50 982 यो नम्बर खुला गरेका छौँ। प्रेममा उमेरको सन्दर्भमा कुरा गर्दा एउटा छुटाउनै नहुने कुरा के हो भने, प्रेमको अनुभव अथवा महसुस कसैलाई चाँडै होला, कसैलाई केही ढिलो। छिमेकीको बच्चाको 9-10 महिनामा बोली फुट्यो भन्दैमा तपाईँको बच्चाको पनि त्यतिमै बोली फुट्छ भने पनि त होइन नि। कसैको 6-7 महिनामा पनि बोली फुट्न सक्ला, कसैको वर्ष दिन पनि लाग्ला। त्यो कुरालाई त बाहिरी वातावरण, खानपान, स्वास्थ्य अवस्था आदिले प्रभाव पारिहाल्छ नि। त्यस्तै हो प्रेम पनि, कसैलाई चाँडै अनुभव होला, कसैलाई ढिलो। यसमा पनि विभिन्न तत्त्वहरूले प्रभाव पारिरहेको हुन्छ, तर एउटा शाश्वत सत्य चाहिँ के हो भने, प्रेम हरेकसँग सुसुप्त अवस्थामा निहित हुन्छ, शान्त तलाउ झैँ। जब कसैले पत्थर खसाल्छ तब तरङ्ग उत्पन्न भइदिन्छ। त्यो पत्थर भनेको चाहिँ बाहिरी वातावरण हो, सम्बन्ध हो, आफू बाँचिरहेको धरातल हो। केही दिन अघि मलाई कक्षा 10 पढ्दै गरेका उदयपुरका एकजना भाइले फोन गरेर आफ्नो प्रेममा आएको एउटा उल्झन कसरी सुल्झाउने भनेर सोध्नुभएको थियो। अब कक्षा 10 पढ्दै गरेको मान्छेले पनि प्रेम गर्ने हो त भनेर सोध्ने त मैले, उहाँलाई त्यही उमेरमा प्रेमको अनुभव भयो त के गर्ने, यो त स्वाभाविक नै हुने। तपाईँ भन्नुहोला हरेक कुराको उमेर हुन्छ, बाँच्नका लागि खाना खानुपर्छ भन्दैमा एउटा बच्चालाई जन्मिने बित्तिकै भात खुवाइँदैन, आमाको दुध खुवाइन्छ, अलि पछि लिटो खुवाइन्छ, अनि झनेपछि मात्रै भात खुवाइन्छ। त्यसैले हरेक कुराको उमेर हुन्छ, यसो भन्नुहोला तपाईँ। यो पनि एउटा तर्क चाहिँ हुनसक्छ, तर म यति भन्छु, खलखली पसिना आएर तिर्खाएको मान्छेको प्यास दुधले मेटाउँदैन, पानी नै चाहिन्छ। हुन त दुध पानीभन्दा उच्च श्रेणीमा दरिन्छ हाम्रो समाजमा, तर के गर्नु, कहिलेकाहीँ पानीको ठाउँ समेत लिन सक्दैन यसले। ठिक त्यसरी नै विपरीत लिङ्गी प्रतिसँगको प्रेमको आवश्यकता भएको बेला आमा बुवा दाजुभाइहरूबाट प्राप्त हुने प्रेमले तृप्त हुँदैन मान्छे, यो पनि एउटा तर्क नै हो। तर हामीले यसरी तर्क गर्नु नै बेकार छ, किनकि तर्कको खेतीमा प्रेम झाँगिन सक्दैन, तर्कको अन्त्य भएपछि मात्र प्रेम सुरु हुन्छ। याद गर्नुहोस्, तर्कको अन्त्य भएपछि मात्रै प्रेम सुरु हुन्छ। कति नाफा कति घाटा भनेर बुँदाहरू टिपेर सुरु गरिँदैन प्रेम, किनकि प्रेममा कहिले पनि तर्कको लागि ठाउँ बाँकी नै हुँदैन। त्यसरी पनि उमेरसँग त्यति सम्बन्ध नराख्ला पनि यसले। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। भाइ नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सङ्खुवा सभा जिल्ला बानेश्वरदेखि प्रकाश प्रतीक्षा कान्छा। प्रकाशजी सङ्खुवा सभाबाट, अनि प्रकाशजी तपाईँलाई मेरो प्रश्न, प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ? पक्कै पनि एकदम सुमधुर हुन्छ होइन? कस्तो सुमधुर? जहाँ यो प्रेम र उमेर होइन, जहाँ समय अनुसार चाहिँ प्रेम बेग्लै बेग्लै हुन्छ जस्तो लाग्छ मलाई। समय अनुसार अलिक भिन्दै भिन्दै हुन्छ है प्रकृति। हुन्छ, सुरु गर्नुहोस् तपाईँको मुक्तक। अब मुक्तक धेरै रचिन्छन् तर किन सबै राम्रा हुँदैनन्। मुक्तक धेरै रचिन्छन् तर किन सबै राम्रा हुँदैनन्। कोही कोहीले त मन छुन्छन् किन सबैले मन छुँदैनन्। कोही कोहीले त मन छुन्छन् तर किन सबैले मन छुँदैनन्। सबै राम्रै बन्ने हो कि नराम्रा नि बन्ने हो, सबै राम्रै बन्ने हो कि नराम्रा नि बन्ने हो, नराम्रा नि कोही कोही त नुदै नुदैनन्, कोही कोहीले मन छुन्छन् तर किन सबैले मन छुँदैनन्। मुक्त धेरै रचिन्छन् तर किन सबै राम्रा हुँदैनन्। यति लेख्नेसँग सानो तिनो कथा हुनुपर्छ, अझ यसरी भनौँ, लेख्नेसँग मन दुखेको कथा हुनुपर्छ, लेख्नेसँग मन दुखेको कथा हुनुपर्छ, त्यही कथा बिझाइएको व्यथा हुनुपर्छ, लेख्नेसँग मन दुखेको कथा हुनुपर्छ, त्यही कथा बिझाइएको व्यथा हुनुपर्छ, शब्दहरू आफै आउँछन् मिलाइदिनुहोस् मात्र त्यसलाई, शब्दहरू आफै आउँछन् मिलाइदिनुहोस् मात्र त्यसलाई, मुक्तको नै शब्द जाय जेथा हुनुपर्छ, मुक्तको नै शब्द जाय जेथा हुनुपर्छ। गइसक्नु भएको छ प्रकाशजी, आउनुभएको थियो सङ्खुवा सभाबाट। अब तपाईँको पालो 01-55-50-982 डायल गर्नुहोला। प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ यो विषयमा आज हामी कुरा गरिरहेका छौँ। एउटा प्रसङ्ग जोडौँ, हिजो भूमिगत रहँदा मान्छेहरू एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई जादुको छडी बोकेको अर्कै ग्रहको मान्छे जस्तो सोच्थे, तर आज तिनै मान्छेहरू गाली गर्न पनि पछि पर्दैनन्। हिजो बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जुनसुकै राजनैतिक दलका जनताले पनि अब चाहिँ केही हुन्छ है भनेर निकै ठुलो आशा राखेका थिए, किनकि उनलाई नेपाली राजनीतिको अलौकिक पात्र सोचेका थिए सबैले। तर आज फेसबुक जस्ता विभिन्न सामाजिक सञ्जालहरू मार्फत तथानाम भनिरहेका छन् उनीप्रति। त्यसरी पनि यसो सोच्छु म कहिलेकाहीँ, जिन्दगी त रहस्यको गर्भमा मात्रै ओजपूर्ण हुँदो रहेछ क्यारे, रहस्योद्घाटन भएपछि त स्वतः औषध बन्न पुग्दो रहेछ। प्रेमलाई पनि हामीले सधैँ रहस्यको गर्भमा नै लुकाइराख्यौँ, जसले गर्दा यो विषय निकै भयङ्कर बनेर उभियो हाम्रा अगाडि। यदि हामीले सहज ढङ्गले लिन्थ्यौँ भने यति धेरै विचारहरू जन्मिन्थेन होला प्रेममा पनि। यदि वर्ष पुगेपछि प्रेम गर्नुहुन्छ, यदि वर्ष कटेपछि प्रेमको बारेमा कुरा गर्नु पनि हुँदैन भन्ने जस्ता मनोरोगले ग्रस्त हुन्थेन होला हाम्रो समाज। गजलकार डाक्टर कृष्ण हरि बरालले भन्नुभएको छ, बुढेसकालमा प्रेम गर्न नपाइने हो भने त 50 कटेपछि सबैलाई गोली ठोकेर मारे भइहाल्छ नि। उहाँको भनाइले पनि प्रस्ट्याउँछ, प्रेमले उमेरसँग सरोकार राख्दैन भनेर। हरेक उमेर समूहमा आवश्यकता हुन्छ यसको। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म सूर्या कोइलादेखि, म रमेश रावत बोलेको। रमेश जी, प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ जस्तो लाग्छ तपाईँलाई? हजुर उमेर बढ्दै गए अनुसार प्रेम पनि फरक फरक किसिमको हुन्छ जस्तो लाग्छ मलाई। भनेको कस्तो फरक फरक? फरक भन्नाले जवानीमा गर्ने अर्को, विपरीत लिङ्गप्रति गर्ने प्रेम र आमबाउलाई अरूलाई देखाउने प्रेममा फरक भिन्नता हुन्छ जस्तो। अब सुरु गर्नुहोस् तपाईँको मुक्तको शुभ। मेरो त्यो प्यास भुल्न मलाई गाह्रो भयो, मेरो त्यो प्यास भुल्न मलाई गाह्रो भयो, तिम्रो त्यो कोमल आत्मा ढुङ्गा भन्दा साह्रो भयो। मेरो त्यो प्यास भुल्न मलाई गाह्रो भयो, तिम्रो त्यो कोमल आत्मा ढुङ्गा भन्दा साह्रो भयो। तिम्रो त्यो कलकल, तिम्रो त्यो कलकल बग्दो जवानी आज, तिम्रो त्यो कलकल बग्दो जवानी आज, हजारौँले हात थाम्ने मूल पानीको धारो भयो, हजारौँले हात थाम्ने मूल धारोको पानी भयो। कुनै कुनै यादहरू भुल्नुपर्छ भन्छन्, कुनै कुनै यादहरू भुल्नुपर्छ भन्छन्, विगत भोलि वर्तमानमै घोल्नुपर्छ भन्छन्। कुनै कुनै यादहरू भुल्नुपर्छ भन्छन्, विगत भोलि वर्तमानमै घोल्नुपर्छ भन्छन्। कतिपय फुलहरू झरेपछि वास्ता हुन्न, कतिपय फुलहरू झरेपछि वास्ता हुन्न, परायाकै मनको बागमा फुल्नुपर्छ भन्छन्। कुनै कुनै यादहरू भुल्नुपर्छ भन्छन्, विगत भोलि वर्तमानमै घोल्नुपर्छ भन्छन्। नमस्कार छुट्टिन्छ। नमस्ते भाइ। 01-55-50-982 सम्भवतः एकजना साथीसँग कुरा गर्न भ्याउँछौँ होला। अब प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ यो विषयमा आज हामी केही कुराहरू गरिरहेका छौँ। विवाह गर्ने अनुमति पाए पनि आज पर्यन्त संसारभरका सिपाही ब्यारेकमा राखिन्छन्। याद गर्नुहोस् यो कुरालाई, यसको गहिरो अर्थ छ। लामो समय महिलाको सम्पर्कमा नआएको पुरुषको हृदय प्रेम शून्य हुन्छ। प्रेम शून्य हृदयले मात्रै युद्ध लड्न सक्छ, मान्छे मार्न सक्छ। यही कुराबाट पनि हामी अड्कल गर्न सक्छौँ प्रेम बिनाको जीवन कति भयानक हुन्छ भनेर। केही दिन अघि मात्र प्लेबॉय म्यागजिनका संस्थापक 86 वर्षीय हग हेफनरले 26 वर्षीय मोडल क्रिस्टल ह्यारिससँग विवाह गरे। यसबाट पनि हामी प्रष्ट हुन सक्छौँ कि प्रेमलाई उमेरले सीमाङ्कन गर्न सक्दैन भन्ने कुरा। पोखराका गजलकार प्रकट बङ्गेनी शिवले भन्नुभएको छ, जुन समयदेखि प्रेमको परिभाषा चल्दै आयो त्यो फेरिएन, युवाले गर्ने प्रक्रिया भनियो, तर प्रेम शाश्वत हो, हरेक कुनै उमेरमा पनि प्रेम हुनसक्छ। उहाँले भने जस्तै भन्न सकेन हाम्रो समाजले, त्यसैले पनि प्रेम शब्द सधैँ कुण्ठित दृष्टिकोणबाट मात्रै परिभाषित भइरह्यो। यदि यसो नभएको भए सायद सबैले सहजै बुझ्ने थिए प्रेम गर्नका लागि कुनै निश्चित उमेर हुँदैन भनेर। कोही अन्तिम साथी हुनुहुन्छ, उहाँसँग हामी बुझ्छौँ, के भन्नुहुन्छ उहाँ? हजुर नमस्कार। हजुर नमस्कार दाजु। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म एफएम बिहारको अर्घाँचीदेखि सफल ऋषि खनाल। खनालजी, तपाईँ अन्तमा हुनुहुन्छ, त्यसैले मैले तपाईँलाई प्रश्न नै सोध्न हतारिएँ, प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ? प्रेम र उमेरको सम्बन्ध दाजु निकै नै घनिष्ठ हुन्छ जस्तो लाग्छ मलाई। किन भन्दाखेरि प्रेम गर्ने पनि एउटा उमेर, निश्चित उमेर हुन्छ। जस्तै अब भोक आएको मान्छेलाई एकदम भोक लागेको बेलामा ल्याएर खाना दियो भने मात्र उसको भोक मेटिन्छ, तर भोक नलागेको बेलामा ल्याएर दियो भने त्यसको भेट मेटिँदैन। त्यसैले एउटा निश्चित उमेर हुन्छ प्रेम गर्नको लागि पनि है। आफ्नो विचार हो, तपाईँले नै आफ्नो विचार राख्नुभयो, धन्यवाद। सुरु गर्नुहोस् तपाईँको मुक्तकमा। समाजसँग झुकेको तिम्रो शिर हेरेर रुन्छु, समाजसँग झुकेको तिम्रो शिर हेरेर रुन्छु, तिम्रा सारा दुःख अनि पीर हेरेर रुन्छु, तिम्रा सारा दुःख अनि पीर हेरेर रुन्छु। एक्लै भई एकान्तमा निराश भई बस्दाखेरि, एक्लै भई एकान्तमा निराश भई बस्दाखेरि, भित्ताका ती तिम्रा तस्बिर हेरेर रुन्छु, समाजसँग झुकेको तिम्रो शिर हेरेर रुन्छु। त्यसरी सधैँ सधैँ रुनु हुँदैन, त्यसरी सधैँ सधैँ रुनु हुँदैन, आँसुले नै मुहार तपाईँको धुनु हुँदैन, त्यसरी नै सधैँ सधैँ रुनु हुँदैन, आँसुले नै मुहार त्यो धुनु हुँदैन। यादहरू आउँछन् जान्छन् सम्हालिनु पनि पर्छ, यादहरू आउँछन् जान्छन् सम्हालिनु पनि पर्छ, भित्तामा राखिएको तस्बिर छुनु हुँदैन, त्यसरी सधैँ सधैँ रुनु हुँदैन, आँसुले नै मुहार त्यो धुनु हुँदैन। छुट्टिन्छु, नमस्कार। अब जो कार्यक्रमको करिब अन्तमा आएका छौँ, प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ यो विषयमा तपाईँसँग तपाईँको विचार बुझ्यौँ हामीले। बोजराजजीलाई पछाडिको यो म्युजिक चाहिँ थोरै अगाडि बजाइदिनको लागि अनुरोध गर्छौँ। कार्यक्रमको करिब अन्तमा छौँ र छुट्टिनुपर्छ। तपाईँसँग एउटा पत्र छ मेरो हातमा, यो नारायण पछाडिजीले पठाउनु भएको हो, अक्षर त्यति बुझिएन तपाईँको, प्युठानको चिती खोलाबाट पठाउनु भएको रहेछ। लेख्नु भएको छ, कार्यक्रम बहकिने मनको धुन बज्यो भने म चाहे गर्मी चाहे जाडो जहिले पनि नजिकैको बरपिपलको चौतारीमा एक्लै बस्ने गर्छु। एक दिन मम्मीले देखेर गाली गर्नुभयो र सोमबार कोठाको बाहिरबाट चुकुर लगाइदिनु भयो, तर आजभोलि त्यो गर्न छाडेको छु। फेरि पनि मेरो बानी चाहिँ के छ भने बहकिने मन सुनेपछि कति बेला ए कुसुम जस्तो आँखाबाट आँसुका धारा खस्दो रहेछ, मलाई त पत्तो नै हुँदैन। कार्यक्रम सक्यो भने मात्र थाहा हुन्छ कि मलाई म यसरी पागल बनेको रहेछु, र प्रतिज्ञा पनि गर्छु अर्को हप्तादेखि म त्यस्तो हुने छैन, तर मन हो पग्लिन समय लाग्दो रहेनछ। त्यो कोइली झैँ मनै चस्कने शब्द तथा प्रेम कहानी सुन्दा, यसै गरी सधैँ सबै साथीलाई सुन्न पनि आग्रह गर्दछु, अनि सुनेपछि आहा कति राम्रो कार्यक्रम, म त अब नबिरा सुन्ने गर्नुपर्ला भन्ने गर्छन्। मैले त 4 GB मेमोरी कार्ड पनि भरिसकेँ यही कार्यक्रम रेकर्ड गरेर राखेर। मलाई त के लाग्छ भने यो कार्यक्रम हप्ताक 2 पटक आए हुन्थ्यो जस्तो भन्नुभएको छ, र मुक्तक लेख्नु भएको छ, तर त्यो मुक्तक तपाईँको नियममा छैन। धन्यवाद पत्रको लागि नारायण पछाईजीलाई, प्युठान चिती खोलाबाट पठाउनु भएको हो यो पत्र उहाँले। र तपाईँले पनि पत्र पठाउन चाहनुहुन्छ भने कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN, पोस्टबक्स नम्बर 19324, काठमाडौँ नेपाल, यो ठेगानामा तपाईँले पत्र पठाउन सक्नुहुन्छ। कार्यक्रम तपाईँले चितवनमा सचेत प्रयास राष्ट्रिय साप्ताहिकमा पनि कार्यक्रमको केही अंश पाउन सक्नुहुन्छ, यसै गरी दार्चुलामा कालापानी पोस्ट साप्ताहिक र प्रतिभाको बारी साहित्यिक मासिकमा पनि पाउन सक्नुहुन्छ। यसै गरी विभिन्न 8 ब्लगहरू मार्फत तपाईँले कार्यक्रम डाउनलोड गरेर सुन्न सक्नुहुन्छ, www.mohanbihani.blogspot.com, यसै गरी chisapaninepal.blogspot.com, nischalyub.blog.com, butolonline.com, himsijapati.blog.com, यसै गरी hariabhandari.blog.com, listennewspage.blog.com र नयाँ रचना @blogspot.com पनि तपाईँले सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। कार्यक्रममा बहकिने मनको आजको श्रृङ्खलाको लागि हामीले साताको मुक्तकमा धेरै साथीहरूले 86 जति साथीहरूले सहभागिता जनाउनु भएको थियो, र उत्कृष्ट साताको मुक्तको रूपमा लिएका छौँ पूजा रेग्मी भरतपुरका साथीको यो मुक्तक। हरेक सपना पुरा हुने भए एक बिना अर्को टुहुरा हुने भए, हरेक सपना पुरा हुने भए एक बिना अर्को टुहुरा हुने भए, म आज एक्लो हुने थिएन मौन तामै आपसमा कुरा हुने भए हरेक सपना पुरा हुने भए एक बिना अर्को टोहरा हुने भए सतको मुक्तकमा पूजा रेग्मी भरतपुरका साथीको मुक्तक हामीले लियौँ बधाई छ तपाईँलाई र यो सेगमेन्टमा सहभागिता जनाइदिनु हुने तपाईँ सबैप्रति आभार व्यक्त गर्न चाहन्छौँ कार्यक्रममा हामीले सतको मुक्तकमा लिने मुक्तक तपाईँहरूले विभिन्न ठाउँमा पठाउनुहुन्छ कसैले मेरो व्यक्तिगत फेसबुक पेजमा पठाइरहनु भएको हुन्छ कसैले म्यासेजमा पठाउनुहुन्छ टाइम लाइनमा कसैले तर हामी भन्छौँ कि तपाईँलाई यो हप्ताको लागि यो दिनमा प्रसारण हुने कार्यक्रमको लागि यही कमेन्ट बक्समा मुक्तक पठाउनुहोला भन्छौँ तपाईँले त्यही मात्र पोस्ट गर्नुहोला र कार्यक्रम सुनेर यतिन्जेल बस्नुहुने सबैलाई आभार प्रकट गर्दै कार्यक्रमको अन्ततिर हामी आइपुगिसकेका छौँ कार्यक्रम सुनेर बस्नुभयो या पहिलोपटक सुन्नुभयो तपाईँ सबैप्रति आभार व्यक्त गर्न चाहन्छौँ तपाईँले यतिन्जेल फोन ट्राई गरेर पनि फोन लागेन तपाईँप्रति कृतज्ञता छौँ यति माया गरेर तपाईँले फोन ट्राई गर्नुभयो र प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ भन्ने विषयमा आफ्नो विचार राख्दै अब चाहिँ कार्यक्रमबाट यतिन्जेल प्रविधिबाट सहयोग गर्नुहुने भोजराज विश्वकर्माप्रति आभार व्यक्त गर्दै र सँगै रहनुहुने ईश्वरजीप्रति पनि आभार व्यक्त गर्दै महावीर विश्वकर्मा प्रेम र उमेरको सम्बन्ध कस्तो हुन्छ भन्ने विषयमा आफ्नो विचार मुक्तक मार्फत राख्दै छुट्टिन्छु तपाईँबाट जीवित रहन प्रेम चाहिँदो रहेछ पनि चाहिएपछि नै माया लाइँदो रहेछ पनि जीवित रहन प्रेम चाहिँदो रहेछ पनि चाहिएपछि नै माया लाइँदो रहेछ पनि उमेरको अर्थ आफै बिलाएर पो जान्छ जवानी सम्झेर रम्न भ्याइँदो रहेछ पनि जीवित रहन प्रेम चाहिँदो रहेछ पनि चाहिएपछि नै माया लाइँदो रहेछ पनि हवस् जान्छु अर्को हप्ता आउँछु नि नमस्कार अंगालो मत किया रा मन भरी माया आज सम छाती भरी वैसा कई छाया कंतुरम प्रेम पत्र खाते खात होला गाला भरी चुंबन को चीनो आज होला पनि तन्ने रिमा के